تفسير دیکھتے ہیں بنی آیات کی. اعوذ باللہ من الشیطان الرجیم. وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ قَدْ خَلَتْ مِنْ قَبْلِهِ الرُّسُلُ أَفَإِن مَاتَ أَوْ قُتِلَ انقَلَبْتُمْ عَلَىٰ أَعْقَابِكُمْ وَمَنْ يَنْقَلِبْ عَلَىٰ عَقِبَيْهِ فَلَنْ يَضُرَّ اللَّهَ شَيْئًا وَسَيَجْزِي اللَّهُ الشَّاكِرِينَ. محمد صلی اللہ علیہ وسلم ایک رسول ہی تو ہیں، ان سے پہلے بہت سے رسول گزر چکے، اگر وہ وفات پا جائیں یا شہید ہو جائیں تو کیا تم الٹے پاؤں پھر جاؤ گے، یعنی اسلام کو چھوڑ دو گے؟ اور اگر کوئی الٹے پاؤں پھر بھی جائے تو اللہ کا کچھ نہیں بگاڑ سکتا. اور شکر گزاروں کو اللہ تعالیٰ جلد ہی اچھا بدلہ عطا کرے گا. اس آیت سے سبق کا آغاز ہوتا ہے. اس آیت کی شان نزول دیکھیں گے. اصل میں یہ غزوہ احد کا دوسرا منظر پیش کرتی ہیں. پیچھے سے قصہ چلتا آ رہا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم تقریباً 300 صحابہ کرام کو ساتھ لے کے احد کے لیے نکلے. نکلے تو 1000 تھے، لیکن 300 کی قسمت کھوٹی تھی، جو مقام شوط پہ عبداللہ بن ابی کے جھانسے میں آ کے بیچ میں ہی اس کام کو چھوڑ کے چلے گئے اور مکمل نہ کر سکے. اب ہوا کیا کہ مسلمان جب سارا کام کر چکے تو ایک وقت ایسا آیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ایک حکم کو نہ ماننے کی وجہ سے ایک بہت بڑے نقصان کا سامنا کرنا پڑا. پہلے آپ کے سامنے اس کی شان نزول رکھوں گی کہ یہ آیات نازل کب ہوئیں، پھر انشاءاللہ تعالی اس میں سے ہم اپنے عمل کے لیے بہت ساری باتیں بھی اب دیکھیں گے. کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم نے غزوہ احد کے لیے صف بندی کی تو 50 صحابہ کو حضرت عبداللہ بن جبیر رضی اللہ عنہ کے ساتھ اس درے پہ چھوڑ دیا جہاں کے دشمنوں کے آنے کا خطرہ تھا. اور آپ نے ان کو جو نصیحت کی تھی وہ یہ تھی کہ تم کسی صورت بھی اس جگہ کو نہیں چھوڑو گے. اگلے رکوع میں انشاءاللہ اس کی مزید تفصیلات آئیں گی. لیکن ہوا کیا کہ جب بظاہر مسلمانوں کو فتح حاصل ہوئی اور دشمن بھاگ نکلے مکہ کی طرف تو لوگ مال غنیمت جمع کرنے لگے. ایسے وقت میں وہ لوگ جو درے پہ موجود تھے ان کو غلط فہمی ہوئی کہ جنگ ختم ہو گئی، اور وہ یہ سمجھے کہ یہ حکم بس اسی وقت تک تھا جب تک کہ جنگ تھی، اب جنگ ختم ہے، ہم بھی اسی طرح مال غنیمت سے حصہ لے لیں جیسے کہ دوسرے لے رہے ہیں. دل میں مال کی محبت بھی آ گئی اور کچھ مس مینجمنٹ ہوئی، جس کی وجہ سے جب یہ سب لوگ بھاگے صرف 12 لوگ جو تھے وہ عبداللہ بن جبیر کے ساتھ درے پہ رہے، باقی سب چلے گئے. جب خالد بن ولید رضی اللہ عنہ جو کہ مسلمان ابھی نہیں ہوئے تھے انہوں نے دیکھا کہ درہ خالی ہے تو 100 گھڑ سواروں کو ساتھ لے کے دوبارہ پلٹے. 12 لوگ جو حضرت جبیر کے ساتھ تھے وہ سب کے سب شہید کر دیے گئے. اب جو لوگ میدان میں تھے وہ مطمئن تھے یہ سوچ کے کہ ہماری حفاظت درے والے کر رہے ہیں، لیکن ان کو یہ معلوم نہ تھا کہ وہ جگہ چھوڑ چکے اور اچانک دشمن کا ریلا آیا، بھگدڑ مچی، کفار کی بھاگی ہوئی فوج واپس آ گئی. ابن قمیہ قاف سے نبی صلی اللہ علیہ وسلم کی طرف اس نے ہتھیار پھینکا. نبی صلی اللہ علیہ وسلم کا چہرہ زخمی ہوا، دانت شہید ہو گئے، آپ بے ہوش ہو گئے. اتنے میں خبر پھیل گئی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم شہید کر دیے گئے. اور یہ خبر اس وجہ سے بھی پھیلی تھی کہ مصعب بن عمیر رضی اللہ عنہ شہید کر دیے گئے، اور ان کی مشابہت اللہ کے نبی صلی اللہ علیہ وسلم سے بہت زیادہ تھی. اب یہ سب باتیں جب ہوئیں تو ایک دم مسلمانوں کے ہوش اڑ گئے. कि ये क्या हुआ, कि ऐसा तो नहीं होना था। तो उस वक्त आयात नाजिल हुई कि वमा मुहम्मदुन इल्ला रसूल, मुहम्मद और कुछ भी नहीं, वो तो अल्लाह का एक रसूल है, अल्लाह का पैगंबर, पैगाम देने वाला, रिसालत की जिम्मेदारियों को अदा करने वाला। कद खलत मिन कब्लिहि रुसुल, उससे पहले भी बहुत से रसूल गुजरे, इससे क्या पता चला कि नबुवत का सिलसिला नया नहीं, हर दौर में लोगों की ज़रूरत के मुताबिक लोग आते ही रहे। अफ इम्मा था, क्या भला अगर ये फौत हो जाए, यानी अल्लाह के नबी अगर फौत हो जाए, औ कुतीला या कत्ल कर दिए जाए, शहीद कर दिए जाए, तो तुम्हारी हालत क्या होगी कि इनकलब तुम अला आकाबिकुम, क्या तुम अपनी एड़ियों पे फिर जाओगे, पलटोगे वापस। अच्छा ठीक है, फिर पलट जाओ। इसलिए वमई यनकलिब अला आकिबई ही फलई यदुरल्ला खशैया, और जो कोई अपनी एड़ियों से फिरेगा फिर वो अल्लाह का कुछ नहीं बिगाड़ेगा, यानी उसका अपना नुकसान है, अल्लाह ताला को किसी के दीन पे रहने या दीन से फिरने से कोई फ़र्क नहीं पड़ता। जो फिरेगा वो अपना नुकसान करेगा, इसलिए सोच के फिरे। अल्लाह ताला जो है वो बेनियाज है, उसको किसी की परवाह नहीं। लेकिन अगर ऐसे मुश्किल हालात में अगर अपने दीन पे कोई जम जाता है तो वह सयजिल्ला खुशाकिरीन, और अन करीब अल्लाह ज़्यादा देगा शुक्र करने वालों को। यहाँ शाकिरीन कौन लोग हैं? मुश्किल हालात में भी दीन पे जम जाने वाले। हालात एडवर्स हों, मुसलमानों पे इल्ज़ामात लगें, इस्लाम का इजहार करना मुमकिन ना हो, उसकी वजह से फितनों में डलने का डर हो, लेकिन ऐसे वक्त में अगर कोई जम जाता है अपने दीन पे तो ऐसा शख्स अल्लाह की नज़रों में काबिले जज़ा है। कहने को ये एक वाक़या था, लेकिन हकीकत ये है कि इस वाक़े को मौजू बना के ज़िंदगी और मौत के बारे में वाज़े हकीकतें खोल दी गईं, कि तुम इंसानों के पीछे ना लगना, तुम्हारा मुहर्रक दीन है, पैगंबर की मोहब्बत अपनी जगह, मगर इसके जाने के बाद भी याद रखो ईमान की ज़रूरत है। इंसान अल्लाह को मालिक समझ के उसके लिए दीन का काम करे, ना कि इंसानों के चेहरे देखकर दीन का काम करे। मुख्तलिफ कमेंट थे उस वक्त के, मुख्तलिफ हालात थे, जो लोगों के मुंह से उस वक्त बातें निकली, जिनको अल्लाह ताला ने हमारे सामने पेश कर दिया कि देखो ये जो लोग इस वक्त अपने होश में नहीं रहे, या किसी के ऊपर माल की मोहब्बत बढ़ गई, किसी ने अपने आप को शैतान के हाथों में दे दिया, तो ऐसे ही लोग हैं जो मुश्किल हालात में फिर दीन पे कायम नहीं रहते। कुछ लोगों के कमेंट्स आपके सामने रखूंगी कि आप अपने आप को उस जगह का हिस्सा महसूस करें, और ख़ास तौर पे सूरत आले इमरान के इस हिस्से में ग़ज़वे उहद की जिस खूबसूरत तरीके से मंजर कशी की गई है, उससे तो इंसान अपने आप को मैदान उहद में ही जाके महसूस करता है। हज़रत अब्दुल्ला बिन जुबैर के साथी जब दर्रा छोड़कर लूटमार में लग गए, तो खालिद बिन वलीद पहाड़ी का चक्कर काटकर उसी दर्रे से मुसलमानों पे हमलावर हुए, 100 सवार उनके साथ थे, अब्दुल्ला के साथ सिर्फ 12 रह गए। 10-12 तीर अंदाज, ज़रा सोचिए 100 लोगों के सामने क्या मुकाम रखते होंगे, बेजिगरी से लड़े और शहीद हो गए। तो यहाँ आप कह सकते हैं कि अल्लाह ताला ने जो बात की कि वसयजिल्ला खुशाकिरीन, और अल्लाह जज़ा देगा शुक्र करने वालों को, तो ये बात यहाँ इन 10 सहाबा के लिए या 12 जो थे इनके ऊपर भी आती है कि मुश्किल वक्त में भी ये जमे रहे। उस वक्त अल्लाह ताला ने इनको शहादत के मनसब पे फ़ाइज़ किया, लेकिन आखरत के दर्जे इनके बाकियों से ज़्यादा होंगे। مسلمانوں کے ساتھ جب یہ معاملہ ہوا، دشمن دوبارہ حملہ کرنے کے لیے آئے، بہت سے مسلمان شہید ہوئے اور زخمی ہوئے۔ ابن قمیہ نے ایک بھاری پتھر نبی صلی اللہ علیہ وسلم پر پھینکا، جس سے آپ کا سامنے کا دانت ٹوٹ گیا، چہرہ بھی زخمی ہوا اور آپ اس چوٹ کی شدت سے بے ہوش ہو گئے۔ ابن قمیہ یا کسی اور نے دور سے پکارا، محمد قتل کر دیے گئے، قتل محمد، قتل محمد۔ وہ تو خوشی سے یہ پکار لگا رہے تھے، لیکن ایمان والوں کے اوسان خطا ہو گئے، ان کے پاؤں اکھڑ گئے، اور بعض لوگ تو میدان جنگ چھوڑ کر بیٹھ گئے اور کہنے لگے، اب لڑنے کا کیا فائدہ ہے؟ یعنی اللہ کے نبی چلے گئے، اب ہم لڑ کے کیا کریں گے؟ بعض کمزور دل صحابہ جو تھے، ان کو خیال آیا کہ جا کر مشرکوں کے سردار ابو سفیان سے امان حاصل کر لیں، یعنی جیسے آج کے دور میں کسی کی پناہ میں جانا کہ ان سے کہیں کہ ہمیں کچھ نہ کہو اور واپس چلے جاؤ، سرنڈر کرنے کے مترادف ہو سکتا تھا، یا ان کی پناہ میں آ جانا، ان کی مدد حاصل کر لینا۔ اور بعض بدخواسی، یعنی بہت ہی زیادہ جب گھبراہٹ طاری ہوئی تو کہنے لگے کہ جب محمد صلی اللہ علیہ وسلم قتل ہو گئے تو ہمیں اپنے پہلے دین میں واپس پلٹ جانا چاہیے۔ اور یہی تھا وہ وقت جب منافقوں کو بھی موقع مل گیا، انہوں نے بھی اپنی زبان پہ ایسی باتیں کہنے شروع کر دیں کہ دیکھو، اگر محمد صلی اللہ علیہ وسلم اللہ کے رسول ہوتے تو مارے نہ جاتے، کیونکہ عموماً لوگ یہی سوچتے ہیں نا کہ اللہ کا کام کرنے والے حرفاً مولا ہوتے ہیں، بس ان کے ہاتھ میں سب کچھ ہے، چابی گھمائیں گے اور سارے کام ہو جائیں گے۔ کہا نہیں، یہ نبی ہوتے تو مارے نہ جاتے، گویا کہ نبی کا ہونا یہ بات کی دلیل بن گیا کہ وہ اپنی موت اور اپنی حیات پہ قادر ہے۔ اسی وقت کہتے ہیں کہ انس بن مالک کے چچا انس بن نظر تھے، نام دونوں کا ایک ہی ہے، صرف باپ کا نام فرق ہے، کہنے لگے اگر محمد صلی اللہ علیہ وسلم قتل ہو گئے تو رب محمد تو قتل نہیں ہوئے، آپ کے بعد تمہارا زندہ رہنا کس کام کا؟ یعنی اگر اللہ کے نبی نہیں رہے تو تم جی کے کیا کرو گے؟ جس حق پر آپ نے جان دی ہے تم بھی اپنی جانیں دے دو اور کٹ مرو۔ اور یہ کہہ کر آپ کافروں میں گھس گئے اور بہادری کے جوہر دکھاتے ہوئے آخر شہید ہو گئے۔ ذرا دیکھیے، ایک چوٹ پڑتی ہے اور لوگوں کا اندر کھل کے باہر آ جاتا ہے، ایسے ہی مشکل لمحے لوگوں کے اصل کو ظاہر کرنے کے ہوتے ہیں۔ عام حالات میں سب کا ایمان ایک جیسا لگتا ہے، ایک صف میں کھڑے ہوئے سب نمازی ایک ہی درجے کے لگتے ہیں، لیکن حقیقت کیا ہے؟ پتہ تو تب چلتا ہے جب معاملہ پڑتا ہے، جب زندگی میں سیکھے ہوئے پہ عمل کرنا پڑتا ہے۔ مجھے ایسے لمحے میں کسی ایک طالبہ تھیں تو ان کی بات یاد آتی ہے، کہتی ہیں 2 سال میں جو پڑھا ہوا تھا وہ پچھلے چند مہینے میں سب پہ پانی پھیر دیا۔ گھر میں کچھ مہمان آ گئے، کچھ سسرالی تعلق کے تھے، کچھ تھے، پھر آخر تھوڑے دن تو محبت سے گزرتے ہیں، پھر باتیں شروع ہو جاتی ہیں جو نفس کے بخل اور تنگی کی علامتیں ہوتی ہیں، اور کہتی میں نے اپنا سارا ٹیمپرامنٹ لوز کر دیا اور آج مجھے اس کا افسوس ہے۔ 2 سال کا پڑا ہوا کاپیوں میں رہ گیا، عمل میں نہیں ڈھرا۔ کیوں نہیں ڈھلا؟ اس لیے کہ جب انسان اللہ کے دین کو اپنے دل کی آواز نہ بنا لے، اپنے عمل میں نہ ڈھال لے تو ایسا ہی ہوتا ہے۔ یعنی انس بن نظر جو ان کے چچا تھے، ان کو جو بات سمجھ آ گئی وہ دوسروں کو کیوں نہ آئی؟ کہ تم جی کے کیا کرو گے؟ جو مشن نبی کا تھا، جو کام اس کا تھا، تم بھی اسی پہ لگ جاؤ، اور خود جان دے دی۔ اور انہی کے بارے میں آتا ہے کہ اس طریقے سے لڑے تھے کہ بعد میں ان کی بہن نے ان کو ان کے ناخنوں سے پہچانا تھا، انگلیوں کے پوروں سے۔ کافروں نے ان کا مسلح کر دیا، جیسے کیما کیما کر دیا جائے، बोटी बोटी कर दिए गए और सिर्फ उंगलियों के निशानों से पहचाने गए। अब ये मंजर जरा आंखों में लाइए, कोई कुछ बोल रहा है, कोई कुछ कह रहा है, जिसके दिल में जो था उसने खोल दिया। ऐसे वक्त में अमूमन इंसान सोच के नहीं बोलता, और ये हक होता है। हम भी अपने आप को चेक कर सकते हैं, जब मुश्किल हालात आते हैं, जब परेशानियां आती हैं, उस वक्त मेरा रवैया क्या है, उस वक्त मेरा रिएक्शन क्या होता है। यह आपको आपकी अपने आप से मुलाकात होगी। बहुत दफ़ा हम खुद को भी नहीं जानते, हमारा ख्याल होता है कि हम बहुत जानते हैं, हम बहुत अच्छे हैं। आजमा के देख लें, पीछे पलट के देखें, कोई अनयूजुअल हालात आए तो मेरा रवैया क्या रहा, ज़रा अप्स एंड डाउन हुआ तो मेरा दीन के साथ मामला क्या हुआ, कोई खुशी का मामला आया तो मेरा दीन के साथ ताल्लुक़ कैसा रहा, और कोई गम का मामला आ गया तो डिप्रेशन की वजह से मेरा हाल क्या हुआ। हमारा तो हाल क्या है, गर्मी बहुत है तो दीन छुटेगा, सर्दी बहुत है तो दीन छुटेगा, मसरूफियत बहुत है तो दीन छुटेगा, और बहुत बोर हो गए, फारे हैं, डिप्रेशन में हैं तो दीन छुटेगा। यह आयत हम सबको एक पैगाम देती है कि मूड के गुलाम दीन के खादिम नहीं होते। तबीयत कैसी भी हो, हालात कैसे भी हों, मवाके कैसे भी हों, अल्लाह का दीन नहीं छुटेगा। यहाँ सिर्फ पलटने की बात नहीं है, इंसान जहाँ वमैयन कलिबला आकिबई ही, ये सिर्फ एड़ियों से पलटने की बात नहीं, ये दीन से पलटने की बात है कि इंसान दीन के साथ कैसा मामला करता है। कभी ज़िंदगी में गौर करके देखा हो हमने तो किस किस मौके पे दीन से पलट जाते हैं। क्या मसलहत पसंदी दीन से पलटने का नाम नहीं? हालात के नासाजगार होने का इल्ज़ाम देके दीन से पलटना, क्या यही नहीं? और जब एक पलटता है ना तो सभी पलटने लगते हैं। एक का जहन मुतमईन नहीं होता किसी चीज़ में, वो दूसरे के साथ डिस्कस करता है, फिर उसके दिल में भी इज़तराब आता है, शक आता है, हाँ मैंने तो ऐसे नहीं सोचा था, हाँ वाकई तुम ठीक ही कहती हो, फिर वो दो बैठ के एक गंदगी घोलते हैं, और फिर इसी तरह वो सारी सोसाइटी में फैल जाती है कि जैसे एक मछली सारे जल को गंदा करती है, इसी तरह गलत सोच वाला एक इंसान कभी आपकी सफ में आ जाए, बजाहर आप तो उसका नंबर एक बढ़ा के अपने आप को खुश महसूस करते हैं, लेकिन उसे एक इंसान का आना आपके सारे काम के अंदर रुकावट डाल देता है। जब एक इंसान दीन से फिरता है, सारे मुआशरे को दीन से फिरने का एक सबब फराहम कर देता है। आज देखें तो इनफरादी तौर पे तो क्या, इज्तमाई तौर पे नस्लों की नस्लें दीन से फिरी हुई हैं, कहीं मसलहत पसंदी के नाम पे, कहीं इलाकों के नाम ले लेके, कहीं वक्त का तकाजा ये है, कहीं माहौल का तकाजा ये है, कि आज का मुसलमान एक स्प्लिट पर्सनैलिटी बन गया। लिखिए अपने लिए सवाल, मैं कहाँ कहाँ दीन से फिरती हूँ? फिर अगला सवाल लिखें, मैं दीन से क्यों फिरती हूँ? अब दीन कोई एक इमारत तो नहीं है ना, छोटी छोटी ईंटों से मिलके दीन बनता है ना, इसकी जुज़ियात आप खुद लिखें। मैं दीन के किस हिस्से से फिरी हुई हूँ और मैं किस हिस्से से नहीं फिरी हुई? क्या हाल ये तो नहीं कि दोस्ती बुत से भी है, काबे से शनासाई भी? दिल में बुत सवाए हैं और काबे के तवाफ का इरादा भी है। हमारा हाल ये तो नहीं कि निकलती हैं दुआएं मुंह से ठुमरियां बनकर? आज का मुसलमान ऐसा ही फिरा हुआ मुसलमान है, दिल चाहा तो नेकी कर ली और दिल चाहा तो बुराई पे आ गए। खलतू अमलन सालेहन व आखिर सईयहू, कुछ अच्छे अमल करके मुसलमानों की सफ़ों में शामिल, कुछ गलत काम करके मुआशरे में माहौल में एडजस्ट होने की बातें। ऐसे लोग फिर दीन के नहीं होते। अगर मेरे अंदर ये आदत है, मैं कहीं कुछ हूँ और कहीं कुछ, तो याद रखिए कि अपना नाम उस लिस्ट से निकाल दीजिए जो लिस्ट अल्लाह के काम करने वालों की लिस्ट है। अल्लाह जिन लोगों को चुनता है वो वही लोग होते हैं जो हर हाल में रब को बता दें कि इन्न सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन। जीना मरना खुशी गम हर बात उस रब के लिए हो जाए। फिर ये भी याद रखिए कि दीन से पीछे हटने की बीमारी अछूत की बीमारी है, एक से दूसरे को लगती है। जैसे आप एक इमारत है उसकी एक ईंट उखेड़ लें तो दूसरी दो तीन ईंटें उसके इर्द गिर्द सब ढीली पड़ जाएंगी। फिर कहीं भी ठोकर लगेगी ना तो ये दो तीन भी गिरेंगी। जब हम कभी दीन से पीछे हटते हैं ना, मसलन दीन की बात अब यूं ले लें, इल्म से पीछे हटते हैं, अच्छा भला शौक लग गया था, आदत हो गई थी आने की, बस कोई आजमाइश आ गई, कोई मेहमान आ गया घर में, बच्चे घर में रहने लगे और हम इन मासूमों का नाम ले ले के कहते हैं अब हम इस वक्त क्लास लेने के मूड में नहीं है। मेहमान जो अल्लाह की रहमत है उनको हम जहमत बना के पीछे पलटते हैं। शौहर घर वाले ये सब अल्लाह की रहमतें हैं और हम इनके नाम लेके पीछे पलटते हैं। और मैंने बाज़ लोगों को देखा है कि उन्होंने तो एक मुहर्रक बना रखा है, कोई गलत बात मुंह से निकले झट से एक पर्सन का नाम, एक इंसान का नाम, किसी सिस्टम का नाम। हाँ जी, उनकी वजह से खराबी है। जब तक ये उन मेरे अंदर नहीं आएगा, मेरी अपनी वजह क्या है, मेरा मामला क्या है। आप देखिए कि हम एकदम झट से बोल देते हैं ना, बस अगर कोई घर में आए और आपको देखे और खाना नहीं पका हुआ, मिसाल दूंगी तो झट से बच्चों का नाम, इन्होंने सुबह से मुझे फुर्सत नहीं दी, घर गंदा, ये सुबह से गंद फैला रहे हैं। एक लम्हे के लिए भी नहीं सोचते कि मुझे भी सलीका है कि नहीं, मुझे भी अल्लाह ने इसका शऊर दिया है कि नहीं, मैं अपने वक्त का कैसे इस्तेमाल करती हूँ, मैं सो के कब उठी, मैं काम कैसे करती हूँ, मेरी तवज्जो किधर है। झट से बच्चों, और एक तो मैंने आम देखा है, जूं ही बच्चे समर में घरों में होते हैं तो हमारे मुंह पे एक बात आ जाती है, आजकल हालात नहीं है काम करने लगे। मैं सोचती हूँ वो भी तो माएँ थी ना, 10-10 बच्चों को पालती थी और अल्हम्दुलिल्लाह हमसे अच्छे तरीके से वो रहती थी, सहती थी। तो ये दीन से फिरना एक मिजाज है, याद रखिएगा, जब हम दीन से पीछे हटते हैं ना, हम एक कदम पीछे होंगे और हमारे वजह से हमारी नस्लें पीछे जाएंगी। एक माँ के साथ अगर 5 बच्चे हैं, 6 बच्चे हैं, 4 बच्चे हैं, 2 बच्चे हैं, माँ का कदम एक है, पहले एक कदम पीछे जाता है, फिर दूसरे को खुद ब खुद आना पड़ता है पीछे। आपको एक्टिविटी दूंगी अभी, मैं आप अपनी जगह पे खड़े हों और एक कदम पीछे जाएं। कितनी देर इस पोजीशन में रह सकती हैं आप? मेरा नहीं ख्याल कि चंद मिनट के ज़्यादा भी इंसान रहे, ला मुहाला दूसरा कदम या पीछे करना पड़ेगा या फिर पिछला भी आगे। अगर पिछला कर लिया आगे तो ये एक चेन रिएक्शन शुरू होगा। अब तसव्वुर में लाए कि माँ खड़ी है और वो पीछे जा रही है, तो उसके आगे 2 बच्चे हैं उसके, तो वो एक के साथ दो और दो की बजाय 4 कदम हो गए ना। और इसी तरह से फिर इंसान पीछे से पीछे जाता है। आज इस वक्त उम्मते मुस्लिमा दीन से पीछे हट गई। कभी अखलाकी मैदान में देखिए तो सच्चाई की जगह झूठ की तरफ फिरे हुए दिखते हैं। खयानत करने वाले ने अमानत से कदम हटा लिया, बेसब्रे ने सब्र से अपने आप को पीछे कर लिया, ना शुक्रे ने शुक्रगुजारी से पीछे कर लिया। अल्लाह ताला फरमाते हैं वमन यनकलिब अला अकीबैही। पीछे पलटते हो तुम्हें मुश्किल लगता है तो करते रहो, फलन यदुर्रल्लाह शैया, तुम अल्लाह का कुछ नहीं बिगाड़ सकते। यहाँ मैं आपको एक छोटी सी चीज़ दिखाना चाहूँगी ग्रामर की अहमियत की वजह से। देखिए कि फलन यदुर्रल्लाह शैया, मैंने आपको इसका तर्जमा क्या लिखाया, बस हरगिज़ नहीं वो ज़रर देंगे अल्लाह को कुछ। इसका तर्जमा मैंने आपको ये क्यों नहीं लिखवाया जो ज़्यादा करीब लग रहा था टेक्स्ट के पस अल्लाह उनको कुछ ज़रर नहीं देगा। जो कोई दीन से पीछे हटता है तो अल्लाह उनको कोई ज़रर नहीं देगा। किस चीज़ ने ज़रर को अल्लाह से हटा के इस तरफ कर दिया? देखिए ज़रा गौर से लफ्ज़ को। فلن يضر الله. لفظ اللہ کے اوپر جو زبر ہے نا، اس سے پتہ چلتا ہے کہ اللہ سبحانہ تعالیٰ کا لفظ ادھر ایز اے مفعول ہے، سبجیکٹو ہے، یہ اللہ کا کچھ نہیں بگاڑیں گے. اگر اللہ ہو ہوتا تو پھر آتا کہ اللہ ان کا کچھ نہیں بگاڑ سکتا. تو آپ دیکھیے کہ اتنی سری غلطی ہو سکتی ہے کہ شرک پہ پہنچ جاتی ہے، یہ بات معنی بالکل الٹ ہو جاتا ہے. تو جب بھی پڑھیں، زبر زیر پڑھیں، تو غور سے دیکھیں، تجوید کی کلاس میں اٹینٹو رہیں. ذرا لفظی ترجمے میں غلطی لگے تو تھوڑا تھوڑا دیکھ لیا کریں کہ کہاں کیا مشکل ہے. فلن یضر اللہ، پس نہیں وہ ضرر دیں گے. کس کو؟ اللہ، اللہ کو. اللہ کا کچھ نہیں بگڑتا، کتنا شیئن، کچھ بھی نہیں بگڑتا، اس کے لیے کچھ مشکل نہیں. تم کہاں سے کہاں جاتے ہو؟ ہاں لیکن جو جم جائیں گے، وَسَيَجْزِ اللَّهُ الشَّاكِرِينَ، اللہ شکر کرنے والوں کو زیادہ جزا دے گا. شکر کرنے والوں کو اللہ تعالیٰ اچھے بدلے دیتا ہے. سوال پیدا ہوتا ہے کہ شکر گزار کون ہے؟ شکر گزار ہوتا ہے نعمت کو پہچاننے والا. پھر آپ پوچھیں گے شکر گزار بنیں کیسے، شکر ادا کیسے کریں؟ تو اس کا ایک طریقہ تو کیا ہے کہ انسان اسلام کی خوبیوں کو بیان کرے، لوگوں کے سامنے اظہار کرے کہ اسلام خوبصورت دین ہے، اس سے شکر گزار بنے گا. اسی طرح انسان اسلام کی اطاعت کرے، بات مان کے شکر گزاری ہوتی ہے. اسی طرح تیسرا پوائنٹ ہے، اس نظام کو قائم کرنے کی کوشش کرے، پھر شکر گزار بنے گا. یعنی اسلام کے نظام کو قائم کرے. شکر کون کر سکتا ہے؟ وہ جس کے لیے زندگی ایسی چیز بن جائے جو کسی بھی لمحے موت سے ہمکنار ہو جائے گی. اس موت کے آنے سے پہلے اس وقت کا استعمال کر لو. اسی طرح شکر کا جذبہ اس کے دل میں پیدا ہوتا ہے جو اپنی روح کے ساتھ اللہ سے جڑ جائے، الگ نہ رہے. اسی طرح شکر کا جذبہ اس کے دل میں پیدا ہوگا جو دنیا کی بجائے آخرت پر نگاہیں لگا لے. اور اسی طرح شکر کا جذبہ اس کے دل میں پیدا ہوگا جو کائنات کے نظام کو اللہ کے نظام کی روشنی میں دیکھے. شکر کا جذبہ اس کے دل میں پیدا ہوگا جو اسلام کو سب سے بڑی نعمت سمجھنا شروع کر دے. اتنا شکر کہ اندر جذبے موجے مارے اس بات پہ، خوشی کی بات کہ میرے رب نے مجھے مسلمان پیدا کیا. اسلام ایک نعمت ہے، اللہ تعالیٰ نے مجھے یہ سب دے دیا. اب یہ تو تھی اس آیت کی ایک مختصر سی سمری. کچھ باتیں اب مزید آپ کے سامنے رکھوں گی ایک ڈیفرنٹ اینگل سے کہ اس آیت سے ہمیں اور کیا کچھ ملتا ہے. آئیے ذرا دوبارہ دیکھتے ہیں اسی کو. وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ، پہلی بات اس سے یہ پتہ چلتی ہے کہ رسول، نبی صلی اللہ علیہ وسلم ایک رسول تھے، بشر تھے. ان کا وصف، ان کی صفت رسالت ہے. یہ کوئی نور نہیں تھے، خدائی صفات نہیں تھی ان کے اندر کہ انہیں موت نہ آئے. یعنی اللہ کے نبی صلی اللہ علیہ وسلم کی ذات ایک ایسی ذات ہے کہ جس کے اوپر لوگوں نے غلوف کر کے بہت مقام کو بڑھا یا گھٹا دیا. اب دیکھیے، لا الہ الا اللہ، لکھیں اس کا ترجمہ، نہیں ہے کوئی الہ مگر اللہ. اس سے کیا پتہ چلتا ہے؟ کہ اللہ کے سوا کوئی اور الہ نہیں. ٹھیک ہے، یہی سمجھ آتی ہے نا. اب رسول کے لیے یہ لفظ نیچے، اس سے دوسری لائن میں نیچے لکھے، ما محمد الا رسول، نہیں ہے محمد مگر رسول. کیا بات سمجھ میں آئی؟ کہ جیسے اللہ کے سوا کوئی الہ نہیں، الوهیت اللہ کا وصف ہے، اسی طرح محمد رسول اللہ صلی اللہ علیہ وسلم کا وصف کیا ہے؟ رسالت، وہ اللہ کے رسول تھے. یہ نہیں تھا کہ وہ اللہ کا کوئی حصہ تھے، نوروں میں نور اللہ تھے. یا اس سے یہ بھی نہیں پتہ چلتا کہ اللہ کے نبی جو ہیں وہ کسی مقام پہ پہنچ کے خدائی سے برتر ہو جاتے ہیں، بلکہ اس کا مفہوم ایسے بنتا ہے ایک رسول ہی تو تھے، دیٹس اٹ، اس سے زیادہ نہیں تھے. تم رسول کے جانے کی خبر کو سن کے پلٹ گئے، تم اپنے آپ کو اس پیغام سے ہٹانے لگے، اس چیز سے تم نے اپنے آپ کو پھیر لیا جو پیغام وہ لے کر آئے. ٹھیک ہے، دعوت دینے والے کی اہمیت بہت ہے، پیغام پہنچانے والے کا مقام بہت بلند ہے، لیکن یاد رکھو اس کے جانے کے بعد بھی ایمان کی ضرورت ہے، دین کی اہمیت اس سے بھی زیادہ ہے. مہاجرین میں سے ایک شخص نے دیکھا کہ ایک انصاری ہیں اور وہ کیا کہہ رہے ہیں کہ آپ تو اپنے مقام کو پہنچ گئے، یعنی آپ چلے گئے، اب ہمیں اپنی فکر کرنی ہے کہ اگر اللہ کا نبی دنیا سے چلا جائے تو کیا تم اس نظریہ حیات کو چھوڑ دو گے، اس دین کو چھوڑ دو گے؟ کیا تمہارا دین شخصیت پرستی کا دین تھا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم نے جب یہ ساری آوازیں سنی تو آپ اٹھے، آپ کو ہوش آیا. یعنی جب حضرت انس بن نظر جو تھے وہ شہید ہو گئے اور معاملہ جو تھا وہ تھوڑا سا ایسا ہوا کہ کچھ لوگ بھاگ رہے ہیں، کچھ جا رہے ہیں، کچھ کھڑے ہیں، تو اللہ کے نبی کو ہوش آیا. پھر آپ نے آواز دی، الیہ عباد اللہ انا رسول اللہ، اللہ کے بندو ادھر آؤ، میں اللہ کا رسول ہوں. کعب بن مالک کہتے ہیں میں وہ پہلا شخص ہوں جس نے اللہ کے نبی صلی اللہ علیہ وسلم کو پہچان لیا. چلانے لگے، مسلمانوں اللہ کے نبی یہاں موجود ہیں. خوشی ہو گئی، کتنا ان کے دلوں کو سکون ملا ہوگا جب آپ کی وفات کی خبر کے بعد آپ کی زندگی کی نوید ملی ان کو. اب مسلمانوں نے جب دیکھا کہ اللہ کے نبی زندہ ہے، سب آپ کے گرد جمع ہونا شروع ہو گئے. 30 کے قریب صحابہ کرام تھے جو آپ کے ارد گرد ایک دائرے کی شکل میں کھڑے ہو گئے، دفاع کیا. اور دشمن جو تیر نبی صلی اللہ علیہ وسلم کی طرف لگاتے، یہ اس کے راستے میں رکاوٹ بن گئے، ڈھال بن گئے. اور ابو طلحہ انہی میں سے ایک تھے، سعد بن ابی وقاص بھی ایک اور ساتھی تھے. اپنے ہاتھوں پہ تیر سہتے رہے، شل ہو گئے ہاتھ، ڈھال نہیں تو کیا ہوا، ہمارے ہاتھ تو ہیں دفاع رسول کے لیے، کہ جن کو بعد میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ ابو طلحہ تم پہ میرے ماں باپ فدا ہوں، تم پہ میرے ماں باپ فدا ہوں. جان ساری اور جان بازی کے ایسے مناظر کبھی تاریخ نے نہیں دیکھے. ایسے لوگ تھے آپ کا ساتھ دینے والے کہ جن کی تعریف اگلی آیتوں میں آپ دیکھیں گے. اللہ تعالیٰ نے یہاں بتا دیا کہ محمد خدا تو نہیں، حی قیوم تو اللہ کی ذات ہے. کل من علیہا فان وَيَبْقَى وَجْهُ رَبِّكَ ذُو الْجَلَالِ وَالْإِكْرَامِ، سب کچھ جو کچھ اس دنیا میں ہے وہ فنا ہونے والا ہے، باقی رہے گا تو رب کا نام رہے گا. رسول آئے اور آ کے چلے گئے، قد خلت من قبلہ الرسل، جیسے وہ آئے اور آ کے چلے گئے، اپنا کام کر کے چلے گئے، تم نے بھی اپنے کام کر کے چلے جانا ہے. ایک فنا کا پیغام ہے، ایک موت کا پیغام ہے اس میں. افائم مات او قتل انقلبتم علی اعقابکم، اگر وہ مر جائیں یا مار دیے جائیں. کیا بتایا جا رہا ہے؟ کہ نبی کو بھی موت آئے گی. آج 1500 سال گزرنے کے بعد بھی مسلمان اس معاملے میں مشکوک ہیں، مغالطوں میں ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم فوت ہوئے بھی کہ نہیں. آج بھی لوگ یہ سوچنے پہ کیوں مجبور ہیں کہ اللہ کے نبی زندہ ہیں اور قبر میں ہیں. اور اگر آج کوئی کہہ دے کہ اللہ کے نبی فوت ہو گئے تو کہتے ہیں یہ گستاخ ہے. تو ذرا غور کیجئے، اگر نبی کو فوت شدہ کہنا گستاخی ہوتی تو معذرت کے ساتھ یہ گستاخی تو سب سے پہلے قرآن پاک میں ہو رہی ہے. لفظ موت سے کبھی بھی نبی کا مقام نیچا نہیں ہوتا، کیونکہ انسان کا مقام رب کے مقام سے فرق ہے. ہاں آج تو ایک خبر پھیلی ہے, کل حقیقت میں یہ نبی جائے گا دنیا سے. اللہ تعالیٰ نے ذہن سازی کر دی کہ آج اس نبی کے جانے سے تم اتنا پریشان ہو رہے ہو, ایک وقت آئے گا کہ یہ خبر سچی ہوگی. اور اس آیت کے نازل ہونے کے ٹھیک 7.5 سال 7.5 ایئرس کے بعد دوبارہ یہی خبر ملی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم فوت ہو گئے. وہ کوئی افواہ نہیں تھی, وہ جھوٹی بات نہیں تھی, وہ سچ تھا کہ جب اللہ کے نبی صلی اللہ علیہ وسلم کی وفات ہوئی. ذرا سوچئے کہ آپ کی وفات کی ایک جھوٹی خبر سن کے ساتھیوں کا یہ حال تھا, ہوش اڑ گئے. تو جب حقیقی موت کی خبر ہوگی تو کیا دل پہ بیتی ہوگی؟ اس دن لوگوں کے دلوں میں کیا ہوگا؟ وہ سچے چاہنے والے, وہ محبتیں کرنے والے اس دن کتنے بے چین ہوں گے کہ اللہ کا نبی آج ہمارے اندر نہیں رہا, آج ہم ان کو نہیں, اس کے بعد آج کے بعد ہم ان کو نہیں دیکھ سکتے. حضرت انس رضی اللہ تعالیٰ عنہ 10 سال کی عمر میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس آئے تھے. کہتے ہیں کہ جس دن نبی صلی اللہ علیہ وسلم ہمارے پاس مدینہ میں آئے, اس سے زیادہ خوبصورت تابناک دن کوئی نہیں تھا مدینہ میں. طلوع بدر علینا, اسی دن پکاریں لگی تھیں کہ آج بدر چاند, چودھویں کا چاند ہمارے اندر آ گیا. لیکن کہتے ہیں کہ آپ کی وفات سے زیادہ سیاہ اور تاریک دن کوئی نہیں تھا. جب آپ کی وفات ہوئی مدینہ کی گلیاں رو رہی تھیں, ایک عجیب تکلیف تھی, آنکھوں فغاں تھی. 110 سال کی عمر پانے والے کہتے ہیں پوری زندگی میں کبھی اس سے زیادہ تکلیف دہ دن نہیں دیکھا جو اللہ کے نبی صلی اللہ علیہ وسلم کی وفات کا تھا. کس طرح سے لوگوں نے لیا؟ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے ہوش اڑ گئے, تلوار نکال کے نکل پڑے, کہنے لگے اگر کسی نے کہا کہ محمد فوت ہو چکے ہیں تو عمر اس کی گردن کاٹ دے گا. کچھ منافقین تھے, وہ اللہ کے نبی کی وفات پہ سوچ رہے تھے کہ اللہ کے نبی فوت نہیں ہوئے. وہ موسیٰ علیہ السلام کی طرح طور پہ جیسے وہ گئے تھے واپس آئیں گے, اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم بھی واپس آئیں گے. کہا نہیں, اللہ اکبر. حضرت عمر کی محبت نبی صلی اللہ علیہ وسلم کے ساتھ کوئی ایسی بات نہیں کہ جس کے اوپر کچھ بات کی جائے, لیکن محبت کے عالم میں اتنے بڑے فقیہ اور مدبر صحابی کہہ رہے ہیں کہ نبی فوت نہیں ہوئے, لیکن اتنے میں عمر کی بات سننے کے بعد ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ آئے, جو شاید ہی زندگی کے کسی دن میں اللہ کے نبی صلی اللہ علیہ وسلم کو تنہا چھوڑیں, لیکن باشعور تھے, حوصلے والے تھے, ایک طرف کھڑے ہوئے اور کہا اما بعدو, حمد و ثنا کے بعد فرمایا من کان یعبد اللہ فان اللہ حی لا یموت, جو کوئی اللہ کی عبادت کرتا تھا تو جان لے کہ اللہ حی القیوم ہے, کبھی نہیں مرے گا. لیکن ومن کان یعبد محمدا, لیکن جو کوئی محمد کو پوچھتا تھا تو سمجھ لے فإن محمدا قد مات, فإن محمدا قد مات, کہ اللہ کے نبی یقیناً فوت ہو چکے, یقیناً فوت ہو چکے. اور اس کے بعد آپ نے یہی آیت پڑھی کہ وما محمد الا رسول قد خلت من قبله الرسل. اور اس آیت کو سن کے پھر عمر فاروق رضی اللہ عنہ کو ہوش آیا. کہتے ہیں اللہ کی قسم مجھے یوں معلوم ہوا کہ میں نے یہ آیت اس سے پہلے کبھی سنی نہیں تھی, جب سنی یقین آ گیا, دہشت کے مارے پاؤں کھڑے نہیں ہو رہے, زمین پہ گر گیا. اور جب میں نے ابو بکر صدیق رضی اللہ عنہ کو اس آیت کی تلاوت کرتے سنا تو پھر مجھے معلوم ہو گیا کہ رسول اللہ صلی اللہ علیہ وسلم کی وفات ہو گئی. صحیح بخاری کے اندر اس طرح کی کئی باتیں ہیں. غور کیجئے, محبت کا عالم. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی وفات پہ اشعار پڑھتی ہیں. یا بتاہ اجاب رب دعاہ, یا بتاہ من جنت الفردوس ماواہ. ہائے بجان جنہوں نے پروردگار کی پکار پہ لبیک کہا, ہائے بجان جن کا ٹھکانہ جنت الفردوس ہے. یا بتاہ الہ جبریل نن آہو, ہائے بجان ہم جبرائیل کو آپ کی موت کی خبر دیتے ہیں. پیاری بیٹی باپ کی وفات میں رو رہی ہے, قبر کھودنے والوں کو مخاطب کر کے کہتی ہے, تمہیں کیسے ہمت ہوئی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے جسم اطہر کو تم مٹی میں دبا دو. لیکن جب دل میں محبت ہوتی ہے, اس کے باوجود بھی لوگ غلط لفظ زبان سے نہیں نکالتے. اللہ کے نبی فوت ہوئے, آج اگر کسی نے اس کے اوپر انکار کیا تو یاد رکھیے یہ عقیدے کا معاملہ ہے. کل سوال ہوگا اس کے بارے میں. خرافات آج کے لوگوں نے گھڑ لیں کہ آپ زندہ ہیں, قبروں میں نعوذ باللہ آپ کی بیویاں آپ کے پاس پیش کی جاتی ہیں. یہ ساری باتیں کہہ کے تکلیف دیتے ہیں اللہ کے نبی کو بھی, اور کل اپنے آپ کو بھی اللہ کی سزاؤں کا مستحق پائیں گے. اب دیکھیے کہ غزوہ احد کے بعد کتنے سال گزرے. کیا حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ نے قرآن نہیں پڑھا ہوگا؟ صحابہ کرام نے اس کے بعد 7 سال میں قرآن پاک میں یہ آیتیں نہیں پڑھی ہوں گی؟ پڑھی تھیں, لیکن اس آیت کی صحیح سمجھ کب آئی؟ جب واقعی آپ کی وفات ہو گئی. اس سے کیا پتہ چلتا ہے؟ کہ ولمّا یأتیہم تأویلہ, اللہ جب چاہے جس آیت کا مطلب آپ کو سمجھائے. آج لوگ آئمہ کا نام لے کے, علماء کرام کے نام لے کے بھی کہتے ہیں کہ یہ کیسے ہو سکتا ہے, یہ بات ان کو سمجھ نہیں آئی, یہ کیسے ہو سکتا ہے, اتنی بڑی بات اور فلاں امام تک نہ پہنچی, یا عمر فاروق ساتھ رہنے والے وہ بھول گئے. تو کسی انسان کی کیا بات ہے, کسی کا علم مکمل نہیں. اللہ تعالیٰ ایسے ہی وقت میں لوگوں کو آزماتا ہے. وہ آئے اور آ کے چلے گئے. وَمَا مُحَمَّدٌ إِلَّا رَسُولٌ, رسالت کا فریضہ انجام دیا, اللہ نے بلا لیا. ہر انسان کی زندگی کا ایک مشن ہوتا ہے. جب مشن پورا ہوتا ہے نا تو اللہ بلا لیتا ہے, کیونکہ کل من علیہا فان. سورت نصر جب نازل ہوئی, اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا, بظاہر خوشخبری ہے, نوید ہے کہ لوگ فوج در فوج اللہ کے دین کی طرف آ رہے ہیں. لیکن ابو بکر صدیق کی آنکھوں میں آنسو ہیں, رونے لگے. اور صحابہ کرام کہتے ہیں ہمیں بعد میں پتہ چلا کہ آپ سمجھ گئے تھے کہ اس میں اب اللہ کے نبی کی وفات کی خبر ہے. جب کام پورا ہو گیا تو اب کیا کرنا رہ گئے. حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ بھی رونے لگے, کہنے لگے عروج کے بعد تو زوال ہی ہوتا ہے. لیکن یہ ساری باتیں ایک ہی پیغام دے رہی ہیں, اور وہ کیا؟ کل من علیہا فان, سب کچھ ختم ہوگا. اللہ کا رسول تو اپنے وقت میں پیغام دے گیا, تم کیا کر رہے ہو؟ تم نے اس پیغام میں کتنا حصہ ڈالا؟ تم کیا کرتے ہو؟ تم کیسے اپنے آپ کو اس نبی کے چاہنے والے کہہ سکتے ہو اگر تمہاری زندگیوں میں یہ مشن نہیں, اگر تم نے اپنی زندگی میں یہ چیز مشن نہ بنائی اپنا, تو کل کیا تم اللہ کے نبی کا ساتھ پاؤ گے؟ کل کیا کہو گے؟ اللہ کے نبی, آپ تو اس دین کو خوبصورت شکل میں ہمارے تک پہنچا گئے. ہم نے اس میں خوب سلم ستارے لگائے, ہم نے خوب اس میں چیر پھاڑ کی, کاٹا چھاٹی کی. آپ نے تو قرآن پاک 6666 آیتوں کا دیا, ہم نے اپنی مرضی کا چوز کر لیا. افتؤمنون ببعض الكتاب وتكفرون ببعض. آپ کے ذریعے تو کہہ دیا گیا کہ اليوم اکملت لکم دینکم واتممت علیکم نعمتی ورضیت لکم الاسلام دینا. اللہ نے کہہ دیا تھا میں نے دین پورا کر دیا. نبی ادھورا اور مکمل دین چھوڑ کے نہیں گئے. یہ آج کے مسلمان نے کہہ دیا کہ اللہ کے نبی کو تو فرصت نہیں ملی کہ وہ باتیں جو آج ہم دین کے نام پہ کرتے ہیں وہ کرتے. یہ تو ان کی کسر نفسی تھی کہ وہ اپنی وفات اور پیدائش کا دن نہ منائیں. وفات تو چلے بعد میں ہوئی, پیدائش کا دن نہ منائیں. اللہ کے نبی کو تو وقت ہی نہ ملا کہ وہ اپنے مرنے والوں پہ بیٹھ بیٹھ کے قرآن پڑھیں. آج ہمیں یہ بات زیادہ سمجھ آ گئی. کتنے الزام لگاتے ہیں نا دین کے اوپر. یہ ساری کیفیات کس چیز کی ہیں؟ وَمَنْ يَنْقَلِبْ عَلَىٰ عَقِبَيْهِ. یاد رکھیے گا یہاں, آج دین میں ہر وہ کام جو کریں گے جو اللہ کے نبی نے نہیں کیا یا نہیں کرنے کا حکم دیا, تو یہ دین سے پھرنا ہوگا, پیچھے پلٹ جائیں گے, اپنے آپ کو زیادہ نیک سمجھتے ہیں. اللہ کے نبی نے تو ایک الجھا ہوا دین چھوڑ دیا, بعد کے لوگوں نے, آئمہ کرام نے اس کو آسان کر دیا, قابل عمل کر دیا. بات زبان پہ آتے ہوئے بھی زبان لرستی ہے. جب لوگ یہ کہتے ہیں کہ اصل حدیثوں پہ جائیں تو الجھن پیدا ہوتی ہے, پریشانی ہوتی ہے. ہم تو بس ایک چیز کو لے لیتے ہیں اور آسانی میں آتے ہیں. کیا نعوذ باللہ اللہ کے نبی کو سلیقہ نہیں آتا تھا؟ آپ تو کہتے تھے کہ لوگوں تمہیں اس دین پہ چھوڑ کے جا رہا ہوں جس کی راتیں بھی صبح کی طرح روشن ہیں, اور آج تم اللہ کے نبی کو یہی نام دیتے ہو کہ آپ کی حدیثوں کی روشنی میں دین سمجھ نہیں آتا, لہٰذا ہمیں لوگوں کی رائے اور ان کے اقوال اور ان کے فتاوی پہ عمل کرنا ہے. اور اللہ کے نبی کے رسول ہونے کی بات سورت نجم میں بھی ہوئی, وَمَا يَنْتِقُ عَنِ الْحَوَى. یہ تو اپنی مرضی سے بولتے ہی نہیں. ان ہوا الا وحی یوحا, مگر جو وحی ان کی طرف کی جاتی ہے. رسول پابند ہے جتنا پیغام ملا اسے پہنچائے, اور تم پابند ہو کہ اس پیغام پر عمل کرو. اسی طرح سورۃ توبہ میں, سورۃ صف میں اور دو تین جگہ پہ آیت آتی, هو الذی ارسل رسوله بالهدی ودین الحق لیظہرہ علی الدین کلہ ولو کرہ الکافرون. ایک جگہ آتا ہے ولو کرہ المشرکون. رسول کا مشن ختم ہوا لیکن تمہاری ذمہ داری پوری نہیں ہوئی, اب تم اپنے کام کو دیکھو. سورۃ مائدہ میں آتا ہے بلغ ما بلغ الی ما انزل الیک من ربک, وہ پہنچا دیجئے جو آپ کے رب کی طرف سے آیا. سورۃ مائدہ ہی میں ایک اور جگہ آتا ہے ما علی الرسول الا البلاغ, رسول کے ذمہ تو صرف پہنچا دینا ہے. سورۃ بقرہ میں آپ پڑھ چکے انا ارسلناک شاہدا و مبشرا. کہاں کہاں قرآن پاک میں اس کے حوالے آپ کو نہیں ملتے کہ رسول رسول تھا اور بس. فذکر انما انت مذکر لست علیہم بمسیطر. سورۃ غاشیہ آیت 21 اور 22 میں آتا ہے بس نصیحت کیجئے اور آپ تو صرف نصیحت کرنے والے ہیں, آپ ان کے اوپر کوئی داروغہ بنا کر نہیں بھیجے گئے. سورہ رات میں آتا ہے فَإِنَّمَا عَلَيْكَ الْبَلَاغُ وَعَلَيْنَا الْحِسَابُ, آپ کے ذمہ پہنچا دینا ہے اور ہمارے ذمہ حساب لینا ہے. آج بھی لوگ اللہ کے نبی کے بارے میں کنفیوز ہو گئے. اس دور میں کنفیوژن ہوا چند لمحے کے لیے, لیکن ابو بکر صدیق کی زبان سے سنی ہوئی ایک آیت نے سب کو خاموش کرا دیا. اللہ کرے کہ آج بھی دین والوں کا یہی مزاج بن جائے, صحیح بات صحیح حدیث کو سن کے باقی ساری باتیں پیچھے ہٹ جائیں. اللہ نے اس آیت میں بتا دیا کہ اصل مقصد دین کی بقا ہے اور سلامتی ہے, رسول کی نہیں. وہ لوگ جو کسی ایک شخصیت کے پیچھے چلنے کو دین سمجھتے ہیں, ان کے لیے بھی اس میں بہت بڑا پیغام ہے. اللہ تعالیٰ نے جو بات رکھ دی وہ سب کے لیے ایک ہی ہے. मैं सोच रही थी कि ये आयतें नाजिल हुई तो ये जहन साजी की गई, क्योंकि हो सकता है कि एकदम आपकी वफात की खबर सुन के सहाबे कराम बेचैन हो जाते, थोड़ी सी बात करके छोड़ दी और आगे चले गए। और यहाँ से एक और बात भी पता चली कि अबू बकर सिद्दीक की फरासत, इसीलिए उनको आपके बाद खलीफा चुना गया, क्योंकि वो जज्बाती नहीं थे, समझदार थे। मुश्किल हालात में जो बंदा अपने होश न खोए वही इस काबिल होता है कि उसे अपने बाद काम सौंपा जाए। जो लोग जज्बात की रो में बह जाते हैं ना, वो काम करने के काबिल नहीं होते। एक आखिरी बात इस पे कि इंसान दीन से कब फिरता है, ये जो बात है ना कि एड़ियों से फिरना, दीन से फिरना, तो इसके कुछ असबाब होते हैं, कुछ मोटिव्स होते हैं। कौन कौन से? सबसे पहला मोटिव दीन से फिरने का है ख्वाहिशात। ख्वाहिशात की वजह से इंसान अल्लाह के रास्ते को छोड़ता है। पूछिए अपने आप से, क्या मैं अपनी किसी ख्वाहिश की वजह से दीन तो नहीं छोड़ती? अब दीन का लफ्ज़ मैं बोलती हूँ ना, तो हम कहेंगे नो, कभी भी नहीं। यानी हम सोचते हैं दीन छोड़ने का मतलब यह है कि कुफर पे आ जाना और अपने आप को गैर मुस्लिम कन्फेस करना, ये छोड़ना नहीं है। जब आपने दीन का एक हुक्म छोड़ दिया ना, तो वो दीन छूट जाता है। मैं तो देखती हूँ अच्छा खाना खाने की ख्वाहिश ही हमें दीन के एक हुक्म से पीछे कर देती है, अच्छा पहनने की ख्वाहिश हमें दीन से पीछे कर देती है, शोहरत पाने की ख्वाहिश, खूबसूरत बनने की ख्वाहिश, आला नज़र आने की ख्वाहिश, सोसाइटी में एक अच्छा मुकाम पाने की ख्वाहिश, बड़े घर की ख्वाहिश, तमन्ना के लोग वाह वाह करें। कहाँ कहाँ हैं ख्वाहिशें, हज़ारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले फिर भी कम निकले, अरमान कम निकलते हैं। मुझे तो लगता है आज के दौर का मोटिव ख्वाहिश जो दीन से फेरती है। दुआ मांगे अपने लिए, ए अल्लाह मुझे ख्वाहिशों का गुलाम न बनाना, मेरी ख्वाहिशात अपने दीन के ताबे कर दे। जहाँ दीन की हद ख़त्म, वहाँ मेरी ख्वाहिश ख़त्म। इसी तरह एक दूसरा मोटिव होता है दीन से फिरने का, सोशल प्रेशर। बल्कि मैं इसको आपके लिए आसान कर देती हूँ, आज के दौर का मारूफ लफ्ज़, पीयर प्रेशर। इसकी वजह से इंसान मुआशरे की पसंद पे चलना चाहता है, इसलिए फिरता है। साथ ही साथ जायज़ा लेते जाए, चुपके से अपना अंदर झांक के, है मेरे अंदर कोई ऐसी बात जो सिर्फ लोगों के खौफ से छोड़ती हूँ? इसी तरह एक तीसरी वजह होती है मन की पसंद, नफ्स, अपनी बात, मैं, ईगो, अना। ये तीन बड़े मोटिव्स होते हैं जो इंसान को ख्वाहिशात से पलटा देते हैं। मोमिन कौन है? जो इस्लाम को इसकी असूली सदाकत की वजह से मानता है, ना कि किसी इंसान की वजह से। वो किसी इंसान की वजह से इस्लाम में नहीं आता और किसी इंसान की वजह से इस्लाम से छिनता नहीं, पलटता नहीं, बल्कि ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह इसको पा के दीन पे आता है। बस आज कोई किसी से शादी की बेस पे इस्लाम पे आ जाए, लड़की ने शादी करनी है लड़के से, ये लड़के ने लड़की से, ये इस्लाम नहीं है। इस्लाम एक हकीकत है, एक सच्चाई है, अल्लाह की बड़ाई का दूसरा नाम इस्लाम है। दिल में आ जाती है तो बंदा मुसलमान हो जाता है, फिर कोई आए या ना आए, कोई जाए, कोई रहे, कोई ना रहे, अल्लाह की इताअत से मोमिन पीछे नहीं हटता। वो जंगल में है तब भी इस्लाम पे है, दरिया में है तो भी इस्लाम पे है, वो अपने मुल्क में है तो भी मुस्लिम है, वो दूसरे मुल्क में चला जाए तो भी मुस्लिम, वो रात की घड़ियां हैं जब कोई ना देख रहा हो, वो दिन का उजाला हो जब सब देखें, हर हाल में मुस्लिम। नफ्स को अच्छा लगे या ना लगे, वो अपने लिए आता है। ऐसे लोग सेल्फ मोटिवेटेड होते हैं, उस्तादों के डर से नहीं पढ़ते, वो ग्रुप लीडर्स के खौफ से नहीं पढ़ते। उनको तो पढ़ना है, उनको तो आगे जाना है, उनको पीछे नहीं हटना। وما كان لنفس أن تموت إلا بإذن الله كتابا مؤجلا. کوئی شخص اللہ کے اذن کے بغیر کبھی نہیں مر سکتا. پہلی چیز وَمَنْ يُرِدْ ثَوَابَ الدُّنْيَا نُؤْتِهِ مِنْهَا. جو شخص دنیا میں ہی بدلے کی نیت سے کام کرے گا تو ہم اسے دنیا میں ہی دے دیتے ہیں. دوسری بات وَمَنْ يُرِدْ ثَوَابَ الْآخِرَةِ نُؤْتِهِ مِنْهَا. اور جو کوئی آخرت کا بدلہ چاہتا ہو اسے ہم آخرت میں بدلہ دیں گے. تیسری بات اور چوتھی بات وَسَنَجْزِ الشَّاكِرِينَ. اور شکر گزاروں کو عنقریب ہم جزا دیں گے. یہ آیت پچھلی آیت ہی کے اوپر ایک مزید بات ہے کہ جہاں نبی صلی اللہ علیہ وسلم کی وفات کی بات کو بنیاد بنا کے اب ایک ایسا سبق سکھایا جا رہا ہے کہ جو قیامت تک انسانوں کے لیے ایک خوبصورت پیغام بھی رکھتا ہے اور مسلمان کے عقیدے کو مضبوط کرنے کے لیے بھی. اور حقیقت کیا ہے کہ اگر یہ بات سمجھ میں آ جائے تو زندگی بدل سکتی ہے. اور وہ کیا ہے کہ موت کا وقت بھی مقرر ہے اور وہ موت کی جگہ بھی مقرر ہے. جتنا زیادہ انسان اس عقیدے پہ اپنے آپ کو مضبوط کرتا جاتا ہے اتنا ہی دوسروں کا خوف اور رعب اور دہشت اس کے دل سے نکل جاتی ہے. اللہ تعالیٰ نے یہاں مسلمانوں کو یہ بات بتا دی کہ وَمَا كَانَ لِنَفْسٍ, اور کسی نفس کے لیے یہ جائز ہی نہیں, یعنی یہ اس کے بس کی بات ہی نہیں, اس کا اختیار ہی نہیں. کیا کہ انت موتا, کہ وہ مر جائے. کب مرے گا؟ الا باذن اللہ, جب اللہ کا اذن ہوگا, اللہ کا حکم ہوگا. یعنی کوئی شخص اللہ کے حکم کے بغیر نہیں مر سکتا. اس سے پہلی بات جو پتہ چلتی ہے وہ کیا ہے کہ موت اللہ ہی کے حکم سے آتی ہے. اور اس بات پہ مسلمانوں کا جب تک یقین رہا وہ میدان جنگ میں اس شوق سے جاتے تھے کہ جہاں وہ موت کا ڈر دل میں نہیں رکھتے تھے بلکہ ان کو دشمنوں سے ملنے کا شوق تھا, اسلام کو غالب کرنے کا جذبہ تھا. اور اسی چیز نے مسلمانوں کو جرأت دی, بہادری کے جوہر دکھائے کہ موت کا تعلق میدان جنگ سے قطعاً نہیں, وہ تو گھر میں بھی آ سکتی ہے, اس کا تو ایک خاص وقت مقرر ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ساری زندگی غزوات میں رہی لیکن موت گھر میں آئی. صحابہ کرام میں سے اکثریت غزوات میں شریک رہے لیکن موت کب آئی؟ جب اس کا وقت آیا, صحیح سلامت گھر پہ آتے رہے. اور جب وقت آتا تو گھر میں ہی انسان کی موت آ جاتی. خالد بن ولید رضی اللہ تعالیٰ عنہ کو سب جانتے ہوں گے, بہادری میں شہرت تھی ان کی. ساری زندگی جنگوں میں گزری, جسم کا کوئی حصہ ایسا نہ تھا جہاں تلوار یا نیزے کے نشان موجود نہ ہوں, لیکن موت میدان جنگ میں نہیں گھر میں آئی. اور ان کا ایک قول بھی ملتا ہے, کہاں ہے موت کے ڈر سے جہاد سے جان چھڑانے والے, ان کو بتاؤ کہ ساری زندگی میدان جنگ میں رہا لیکن موت بسترے مرگ پہ آ رہی ہے. ایک نان مسلم کا قول ہے مسلمانوں کے نظریے کے بارے میں کہ مسلمانوں کے موت سے نہ ڈرنے کے عقیدے نے جنگوں میں ان کو بہت بہادر بنا دیا. آج کے دور میں اگر دیکھیں تو لوگ جہاد سے اس لیے بھی دور بھاگتے ہیں کیونکہ موت نہ آ جائے, حالانکہ اللہ کے لکھے ہوئے وقت پہ موت آتی ہے. سوال پیدا ہوتا ہے کہ کتاب معجلہ سے کیا مراد ہے, اللہ کا لکھا ہوا وعدہ کیا ہے؟ اس سے مراد ہے کہ موت کو قبول کر لو, تم دنیا میں نہیں رہو گے. لیکن دیکھا کیا گیا ہے کہ اپنے وجود کے خاتمے کو ماننا بہت مشکل کام ہے. اپنے نہ ہونے کو مان جاؤں, میں نہیں ہوں گی, یہ چیز لوگوں کو مشکل لگتی ہے. اور اسی خوف سے اللہ تعالیٰ نکال رہے ہیں لوگوں کو. وقت بھی لکھا ہے, जगह भी लिखी है और तरीका भी लिखा है। ना अपने वक्त से पहले मर सकते हो, ना मौत के बाद जिंदा रह सकते हो। क्या बुजदिल होके मरना चाहते हो? भागोगे भी तो क्या, क्या मौत वहां नहीं आ जाएगी? तुम मौत से भागते हो और मौत तुम्हारा पीछा कर रही है। मैदाने जंग में जाने से घबराते हो, तो बिस्तर में जाने से क्यों नहीं घबराते? क्योंकि ज्यादा लोग तो बिस्तरों पे मरते हैं। अल्लाह के रास्ते में निकलने से डरते हो कि मर ना जाएं, तो घरों में रहने से क्यों नहीं डरते? क्योंकि इंसानियत में से अक्सर की मौत उनके घरों में आई। ना तुम्हारी बुजदिली से तुम्हारी उम्र में इजाफा होगा और ना बहादुरी से तुम्हारी उम्र में कमी आएगी। बचोगे तभी जब रब की तकदीर पे राजी हो जाओ। और हकीकत ये है कि अल्लाह की तकदीर पे राजी होना इंसान पर गहरा असर छोड़ता है। इससे इंसान राजी बा रजा रहता है, जिंदगी की हिरस खत्म हो जाती है। अल्लाह के फैसलों को कबूल करने की सलाहियत इंसान के अंदर बढ़ने लगती है। फिर इंसान इस जहान की बजाय दूसरे जहान में जाता है। क्या हुआ, मर गए तो क्या हुआ? रब का दीदार मिलेगा, जन्नत मिलेगी। और मुसलमान इस जुर्रत के साथ लड़ते थे तो दुश्मन भी हैरान होते थे। आपको मालूम है कि तारीख में एक ऐसा दौर गुजरा कि ईरान पर हमले के दौरान दरमियान में दजला आ गया। अब सवाल पैदा होता है, इसको कैसे पार करें? अब लोगों ने कहा कि क्या करें क्या करें, घोड़े दरियाओं में डाल दिए और वो घोड़े तैरने लगे। लोग खौफजदा होके भाग गए कि ये कौन लोग आ गए। लेकिन उनको पता था कि मौत आएगी जब अल्लाह चाहेगा, इसलिए मौत का डर नहीं। यही अकीदा है जो इंसान को एक दूसरे जहान में ले जाता है कि अब मुझे इस जिंदगी से काम करवाना है, इस वक्त का इस्तेमाल करना है। क्या हुआ, वक्त तो होगा, हो जाएगा। फिर इंसान पे खौफ नहीं आता, फिर इंसान वाकई अपने फैसले रब के हाथ में दे देता है। हर बीमारी का इलाज है लेकिन मौत का इलाज नहीं। तो बात यही है कि जितना तकदीर पर ईमान बढ़ता जाएगा, उतना ही इंशाअल्लाह ताला अल्लाह के हुक्मों को खुशी से मानना और उसके मुताबिक फिर अपनी ज़िंदगियों को बनाना इंसान को आसान हो जाता है। फिर आप देखिए कि इस आयत में हमने ये चीज़ भी देखी कि अल्लाह ताला दुनिया का सवाब भी देते हैं और आखरत का भी देते हैं। सवाल पैदा होता है कि दुनिया के अजर के लिए काम करने से क्या मुराद है, और आखरत के अजर के हिसाब से काम करने में दोनों में फ़र्क क्या है? क्योंकि बाज़ दफ़ा जब हम दीन का काम करने लगते हैं तो हमें हर वक्त एक खौफ रहता है कि पता नहीं हमारा ये काम अल्लाह के लिए है कि नहीं, क्या हम दुनिया के लिए कर रहे हैं, क्या दुनिया का अजर चाहिए या आखरत का चाहिए। तो ज़रूर ही हमें देखना चाहिए अपने आप को। तकाबुल करेंगे हम, आप बीच में एक लाइन लगा सकते हैं कि क्या फ़र्क होता है किसी काम को आखरत के लिए करने के लिए और क्या फ़र्क है किसी काम को दुनिया के करने में। काम एक ही है लेकिन इंजाम के लिहाज से मुख्तलिफ हो जाता है। क्यों? कि इरादे फ़र्क थे, तबीयत फ़र्क थी, माहौल फ़र्क था, इंसान उस काम को उस तरह से कर नहीं पाता। तो पहली बात है कि दुनिया के लिए काम करने वाला हर वक्त जिस्मानी ज़रूरियात की फ़िक्रों में लगा रहता है। मेरे जिस्म की ज़रूरियात पूरी हो जाए, मेरे खाना मिल जाए, मेरी आराम में कोई फ़र्क ना आए, मेरी नींद में फ़र्क ना आए। इसके बरक्स आखरत के अजर के हवाले से काम करने वाला, इसकी नज़रें आखरत पर लगी रहती हैं। दुनिया की ज़रूरियात पूरी तो करता है लेकिन उसको मकसद नहीं बनाता। एक और फ़र्क होता है, दुनिया के अजर के लिए काम करने वाले हैवानी सतह पे जीते हैं, जैसे जानवर खाओ पियो ऐश करो। इसके बरक्स आखरत के अजर के लिए काम करने वाले इंसानी सतह पे जीते हैं। दुनिया के लिए काम करने वाले वक्ती तौर पर जो चाहे उसी पे इक्तफा करते हैं। آج جس سے فائدہ مل رہا ہے اس کو لے لو، جبکہ آخرت کے اجر کے لیے کام کرنے والا ہمیشہ کی زندگی کو بہتر بنانے کی فکر کرتا ہے، اس کو آخرت کی فکر ہے. دنیا والے کے سامنے چھوٹا مقصد ہوتا ہے، آخرت کے کام کرنے کے لیے بڑے مقصد سامنے ہوتے ہیں. دنیا کے کام کے لیے کام کرنے والے کی ترجیحات دنیا ہوتی ہیں، اس کا مال، اس کا وقت، اس کی صلاحیتیں دنیا کے لیے لگتی ہیں، جبکہ آخرت کے لیے کام کرنے والے کا مال، وقت، اس کا آخرت کو فائدہ دینے کے لیے لگتا ہے کہ وہاں مجھے کیا فائدہ ہوگا. دنیا کے اجر کے لیے کام کرنے والوں کی امیدوں کا مرکز دنیا رہتی ہے، وہ صلہ بھی یہاں پانا چاہتا ہے، جبکہ آخرت کا کام کرنے والوں کے لیے ان کی امیدوں کا مرکز آخرت ہوتی ہے. وہ اللہ سے ملنا چاہتے ہیں، وہ اللہ کے لیے سب کچھ کرنا چاہتے ہیں، وہ ہر وقت کام کرتے ہیں جن کو آخرت چاہیے. اگر دیکھا جائے تو دونوں میں بنیادی فرق شعور کا ہے. جتنا شعور بیدار ہوتا ہے اتنا انسان نفع اور نقصان کو اچھی طرح سمجھنے لگتا ہے. اللہ تعالیٰ ہم سب کو یہی پوچھتا ہے کہ تم کیا چاہتے ہو، دنیا کی آخرت؟ دنیا باقی رہنے والی نہیں، آخرت باقی رہے گی. آخرت باقی رہے گی، ختم نہیں ہوگی. ضرورت ہے اپنی نیتوں کو ٹھیک کرنے کی، اپنی سوچ کو ٹھیک کرنے کی. پھر اس کے بعد وَسَنَجْزِي الشَّاكِرِينَ، ہم شکر کرنے والوں کو زیادہ دیں گے. شکر کرنے والے کون ہوتے ہیں؟ کیونکہ شکر سارے دین کا خلاصہ ہے. بندگی کے مقام کو پہچان لینے والے شکر گزار ہوتے ہیں. حیوانی سطح سے اوپر بڑھ کے جینے والے شکر گزار ہوتے ہیں. ایمان کے تقاضے پورے کرنے والے شکر گزار ہوتے ہیں. ان آیتوں کی روشنی میں اگر شکر دیکھیں تو تقدیر کے فیصلوں کو قبول کرنے والے شکر گزار ہوتے ہیں. موت کے ڈر سے اللہ کے راستے کو چھوڑ نہ دینے والے شکر گزار ہوتے ہیں. دنیا کی بجائے آخرت کے اجر کو پانے والے شکر گزار ہوتے ہیں. اور جو اللہ کے ساتھ شکر گزار ہے وہ بندوں کے ساتھ شکر گزار بھی ہوگا. سوال پیدا ہوتا ہے کہ شکر کیسے کیا جائے؟ اس کے تین درجے ہوتے ہیں. دینے والے کے لیے دل میں اچھے جذبات رکھے، دینے والے کی تعریف کر کے زبان سے، اور جو نعمت اس نے دی اس کا ایسا استعمال کیا جائے جس سے اس کو خوشی ملے، اس کی نافرمانی نہ ہو. بس اسی شکر پہ ہم اپنے آپ کو پرکھ سکتے ہیں کہ ہم کتنے شکر گزار ہیں. وَسَنَجْزِي الشَّاكِرِينَ، اور ہم عن قریب زیادہ دیں گے شکر کرنے والوں کو. اب نبی کی بات کو بنیاد بنا کے موت اور حیات کے فلسفے کو سامنے کیا، اس نظریے کو واضح کر کے اب نبی کا ساتھ دینے والوں کی صفات کی بات آ رہی ہے. وَقَائِيٍّ مِّن نَبِيٍّ قَاتَلَ مَعَهُ رِبِّيُّونَ كَثِيرٌ، کتنے ہی نبی گزر چکے ہیں جن کے ساتھ مل کر بہت سے اللہ والوں نے جہاد کیا. فَمَا وَهَنُوا لِمَا أَصَابَهُمْ فِي سَبِيلِ اللَّهِ، ان کو اللہ کی راہ میں جو مصائب درپیش ہوئے ان میں نہ تو انہوں نے ہمت ہاری، وَمَا دَعُفُوا، اور نہ کمزوری دکھائی، وَمَسْتَكَانُوا، اور نہ ہی کفر کے آگے سر نگوں ہوئے، یعنی کفر کے آگے سر نہیں جھکائے. وَاللَّهُ يُحِبُّ الصَّابِرِينَ، اور اللہ تعالیٰ صبر کرنے والوں کو پسند کرتا ہے. کون ہوتے ہیں یہ صبر والے؟ ان کی پہچان کیا ہے؟ وہ اگلی آیت میں پتہ چلتی ہے. وَمَا كَانَ قَوْلَهُمْ إِلَّا، اور ان کی بات بس یہی تھی، ان کی دعا بس یہی تھی. کیا؟ ان قالوا ربنا اغفر لنا ذنوبنا، اے ہمارے پروردگار ہمارے گناہ معاف کر دے. واسرافنا فی امرنا، اور ہمارے کام میں اگر زیادتی ہو گئی ہو تو اسے بھی معاف کر دے. وثبت اقدامنا، اور ہمارے قدم جما دے، وانصرنا علی القوم الکافرین، اور ہمیں کافر قوم پہ غالب کر دے، ہماری مدد کر دے کافروں کے مقابلے میں. اللہ تعالیٰ نے ان لوگوں کی دعا کے سننے کے بعد کیا کیا؟ فآتاہم اللہ ثواب الدنیا، بس اللہ نے ان کو دنیا کا ثواب دیا، وحسن ثواب الآخرہ، اور آخرت کا ثواب تو بہت ہی خوب ہے. واللہ یحب المحسنین، اور اللہ تعالیٰ نیک عمل کرنے والوں کو محبوب رکھتا ہے. یہ دو آیتیں ہیں، تین آیات، لیکن کسی بھی کام کی کامیابی کا راز ہے اس میں. اور وہ کیا ہے؟ کہ کام کرنے والے اپنے اس مشن کے ساتھ کتنے سچے ہیں. بظاہر نام نبیوں کا ہوتا ہے جنہوں نے پیغام لوگوں تک پہنچایا، لیکن ان کے پیچھے وہ لوگ جو اس پیغام میں معاون بنتے ہیں ان کی بڑی اہمیت ہے، کیونکہ کوئی کام تنہا نہیں ہوتا، اور دین کا کام تو سب کاموں سے بڑا کام ہے. اللہ کے دین کا کام اہم بھی ہے، بڑا بھی ہے، اور بظاہر مشکل بھی ہے. یہ الگ بات ہے کہ اس کام کے کرنے کے بعد اللہ کی مدد آتی ہے تو وہ کام آسان ہو جاتا ہے. اس راستے میں ہر ایک چل نہیں سکتا. نفس کے تقاضوں پہ چلنے والے، خواہشات کے غلام، پیٹ کے غلام، دنیا داریوں کے غلام اس راستے پہ چل نہیں سکتے. اسی لیے یہاں اللہ تعالیٰ نے نبیوں کا ساتھ دینے والے لوگوں کا ذکر کیا، اور ایک لسٹ ہمارے لیے تیار کروا دی کہ ہم میں سے بھی آج جس کسی کو اس پیغام کو عام کرنے کی نیت کرنی ہے تو اپنے اندر جھانک کے دیکھ لے، کیا ایسی کوئی کمی اور کوتاہی تو نہیں کہ جو بیچ راستے میں انسان کو کھڑا کر لے یا واپس پل ڈالے اور ینقلب علی عقبیہ والی کیفیت ہو جائے. اس آیت کی توجہ طلب باتوں میں دیکھیں گے ہم پہلی چیز کہ نبیوں کا ساتھ دینے والے کیسے لوگ ہوتے ہیں، پھر ہم دیکھیں گے کیسے لوگ کیسے تیار کیے جاتے ہیں، اور پھر ان کا انجام کیا ہوگا. وکأین، اور کتنے ہی گزرے، سو مینی، ٹو مینی. ایک سبق تاریخ میں مسلسل چلتا آیا، اور وہ کیا؟ کہ وہ لوگ جنہوں نے کوئی بڑا کام کیا انہوں نے نفس پہ پابندیاں ضرور لگائیں. پورے قرآن پاک کو اگر آپ دیکھیں تو ایک مضمون ساتھ ساتھ چلتا ہے، اور وہ کیا؟ صبر. مختلف اینگل سے ہم نے اس کو کئی جگہ دیکھا، لیکن یہاں جس صبر کی بات ہے یہ ایک اچھوتا صبر ہے، انمول قسم کا، اور انیوژل لوگ کرتے ہیں یہ صبر. اور وہ کیا ہے؟ مشکل جب دین کی وجہ سے آئے تو اس حال میں بھی دین کو نہیں چھوڑنا، اس کام کو نہیں چھوڑنا. اور یہی صبر ہے جو بندے کو رب کی نگاہوں میں بڑا کرتا ہے. لما صابہم فی سبیل اللہ، جو ان کو اللہ کے راستے میں ملا. وقائم من نبیین، کتنے ہی نبی گزرے، نوح علیہ السلام سے لے کے محمد رسول اللہ تک، کتنے لوگ. طالوت اور جالوت کے ساتھیوں کا ذکر پیچھے پڑا، حضرت عیسیٰ علیہ السلام کے حوالے سے حواریوں کی بات ہم نے پیچھے دیکھی. مشکل حالات میں لوگ کیسے رویے رکھتے ہیں اس کو بھی دیکھا. پچھلی آیتوں سے اگر جوڑیں تو اس کا ربط بنتا ہے، اور وہ کیا؟ کہ احد میں ہمت ہارنے والوں کا ذکر تھا، अब उनको समझाया जा रहा है कि तुम पहले तो नहीं हो, इस मिशन के रास्ते में तुम पहली दफा तो नहीं निकले, तुमसे पहले भी लोगों से दीन के काम करवाए गए, तो लिहाजा तीन सिफात दीन के काम करने वालों में ज़रूर होनी चाहिए, बल्कि तीन कमज़ोरियां हैं जो नहीं होनी चाहिए। तरतीब से लिस्ट बनाइए और साथ साथ अपने लिए दुआएं करते रहें। अगर मेरे अंदर इनमें से कोई एक चीज़ है तो अल्लाह उसको निकाल दे। पहली चीज़, फमा वहनु, वहन नहीं करना। वहन क्या है? दिल की कमज़ोरी, बेहिम्मती, इरादा ही नहीं कर पाते बड़े काम का। नहीं, इट्स टू मच, वी कैंट, इम्पॉसिबल। वो दिल के वाहन के हाथों निकलते ही नहीं इस रास्ते में। और दूसरी चीज़, ये कहाँ होगा वाहन? लिमा असाबहुम फी सबीलिल्लाह। ये है हाइलाइटेड पॉइंट इस आयत का, लिमा असाबहुम फी सबीलिल्लाह। इधर कोई ऐसे सब्र की बात नहीं करेगा जो दुखों का और बीमारियों का, ये सरासर दावत के रास्ते की मुश्किलात है। जब लोग अल्लाह के रास्ते में निकलें, अल्लाह के पैगाम को आम करने निकलें, तो वो कमज़ोर दिल के नहीं होने चाहिए, मज़बूत हौसलों वाले, निगाह बुलंद वाले, बड़ी बड़ी दुआएं करके आए हुए लोग। ए अल्लाह हमें चुन ले। वो लोग जो अपने आप को अल्लाह के रास्ते में जमाना चाहते हैं। रब्बना फ़रिग़ अलैना सब्रं वसब्बित अक़दामना वंसुरना अलल कौमिल काफ़िरीन वाली दुआएं मांगने वाले लोग, इनके अंदर वहन नहीं होना चाहिए। और दूसरी चीज़, वमा दाउफ़ू, ज़ोफ़ ना हो, जिस्मानी कुव्वत या मादी कुव्वत के कम होने की वजह से होता है, यानी चले तो थे लेकिन थक गए, हिम्मत हार दी। शुरू तो कर लिया था काम, बाद में देखा बहुत जागना पड़ता है, सॉरी कह के पेपर वापस कर दिए। असबाब की कमी का शिकार करने वाले, ये दूसरे दर्जे की है। और तीसरा दर्जा, व मस्तकानू, और न वो गिड़गड़ाए, मिस्कीन नहीं बने, कमज़ोरी नहीं दिखाई। कुफार के आगे भीख मांगने वाले रवैये अख्तियार नहीं किए, कमज़ोरियां नहीं दिखाई उन्होंने। ये कब होता है? जब इंतहाई दर्जे की मुश्किलात आती हैं, जैसे कि उहद में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात की खबर। ऐसे वक्त में भी अबू सुफियान की पनाह नहीं चाहिए, हम लड़ेंगे, हमारा मौला रब है, हम उसके लिए निकले। ये तीन बीमारियां अल्लाह के रास्ते में काम करने वालों में नहीं होनी चाहिए। हिम्मत नहीं हारनी, कमज़ोरी नहीं दिखानी और दबना नहीं, सरेंडर नहीं करना, क्योंकि ईमान वाला तो सबमिट कर चुका रब के सामने। सवाल पैदा होता है कि वहन कब लाहक होता है? तो इसका जवाब है, जब खौफ होता है। खौफ की वजह से वहन आता है। ज़ोफ़ कब पैदा होता है? इसका जवाब है, जब ईमान कमज़ोर होता है। वरना ईमान मजबूत हो तो इंसान तो कुफर की आंखों में आंखें डाल के देखता है, घबराता कब है? जब ईमान कमज़ोर होता है। और इस तकानत कब आती है, इसका शिकार कब इंसान आता है? जब इंसान अपने इरादे बदल दे, अपने आप को इस्लाम से निकाल के गैर इस्लाम के हवाले कर दे, बदल दे अपनी व्यूज़ को। वाहन काम शुरू करने से पहले होता है, हिम्मत ही नहीं करनी काम करने की, कोई डिसीजन ही नहीं ले पा रहे कि करें कि ना करें। ज़ोफ़ मैदान जंग में आकर होता है, कमज़ोरी दिखाना, मुकाबले पे आ गए मगर हिम्मत हार दी। और इस तकानत कब होती है? जब रिज़ल्ट अच्छा ना निकल रहा हो, सारी कोशिशों के नतीजे में कुछ अच्छा रिज़ल्ट नहीं, 50 लोगों तक दावत दी, 5 लोग आए, ऐसे वक्त में इस तकानत की ज़रूरत होती है। ऐसे वक्त में तो नूह अलैहिस्सलाम को याद कर लें, कि 950 साल में 70 से 80 लोगों को लेके आ गए। दुश्मन लालच दिखाने लगे तो उसके आगे न दबे। और यही है वो काम कि जिनका नाम कमिटमेंट है। कमिटमेंट चाहिए, दीन के काम को करने के लिए कमिटमेंट की ज़रूरत है, क्योंकि जो लोग कमिटेड नहीं होते वो कोई काम कर नहीं सकते। और इन सब बातों का इलाज क्या है? सब्र। और इसीलिए फरमाया, वल्लाहु युहिब्बुस साबिरीन, अल्लाह सब्र करने वालों को पसंद करता है। न किसी चीज़ का लालच काम से हटाए, न किसी का खौफ उस काम से इंसान को हटा सके, और इंसान अपने आप को जमा ले। ऐसे ही लोग फिर अल्लाह के काम करने के काबिल होते हैं। अब बताइए, क्या आपने अपने बारे में क्या महसूस किया? क्या हमारे अंदर सब्र है? क्या हक के रास्ते में सब्र करते हैं? मुश्किलात आती हैं, मैदाने अमल है, जान लड़ाने का मौका है, और अमली मैदान का सब्र सिखा रहा है रब। एक नया एंगल है सब्र का। वाकई ये मिन नबीजिन, नबियों का सिलसिला एक ही रहा, सेम हालात और एक ही जैसे रवैये देखे गए। हर दौर में दावत का काम ऐसे ही होता है। जब तक लोग इस काम के साथ जुड़े रहेंगे, हक के साथ रहेंगे, मुखालफत होगी। तो अल्लाह ताला ने यहाँ जो खूबी बताई वो क्या है कि सब्र की खूबी होनी चाहिए, क्योंकि सब्र के बगैर ईमान पर नहीं चला जा सकता। दिन रात में बीसियों मौके ऐसे आएंगे जहाँ आपको अपने आप को रोकना पड़ेगा। सब्र के मौके मुयस्सर होंगे, लेकिन अगर आप पीछे हट गए तो फिर आप वो दर्जे नहीं पा सकेंगे। आप देखिए कि इनफरादी ज़िंदगी में सब्र के मौके कम होते हैं। आप अकेले बैठे रहें, आपको किस चीज़ पे सब्र करना पड़ेगा? अपने नफ्स के साथ ही है ना, सुस्ती है या नींद है। लेकिन इज्तमाई कामों में, बड़े कामों में, और जहाँ मिल के काम करें वहाँ सब्र के बहुत मौके आते हैं। अल्लाह ताला हमें बेहतरीन काम करने वाला बना दे। सुभान रब्बिका रब्बिल इज्जत यम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।